नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र राजसँगै म चाहिँ तपाईँको आफ्नै लोक सङ्गीतको सहयात्री दिवस मगर। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz सुनिरहनु भएको छ र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिरहनु भएको छ र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ 0556563332 र 0556563333 बाटो भएर। हामी हरेक दिन आउने गर्छ बेलुका साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz र तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर मेटाउने कोसिस गर्नेछौँ र परै राख्ने कोसिस हामी गर्नेछौँ र तपाईँ आफ्ना आफन्त इष्टमित्रदेखि टाढा हुनुहुन्छ भने आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना मन लागेको छ भने 0556563332 र 0556563333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। को मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, इच्छा कामनाबाट अनिता। हजुर, अनि के छ अनिताजी तपाईँको नयाँ नौलो खबर? ठिकै छ दादा, तपाईँको? हाम्रो पनि सबै ठिक छ। तपाईँ त धेरै दिन हराउनु भयो नि त। सुनेर साथ दिनुहुन्छ, अनि के कसरी बितिरहेको छ तपाईँको दिन चाहिँ? बसी बस गरेर बितिरहेको छ। अनि खाना भयो कि नाइ? हाम्रो पनि भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? मेरो साथी शीतललाई अनि घरिघरि बस्ने दिदी भेनालाई अनि मेरो साथीको लागि हुन्छ। अनिताजी कार्यक्रममा आउनुभयो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला इच्छा कामनाबाट अनिता आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँले कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, हेलो। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँसँग सम्बन्ध विच्छेद भएको छ, कुरा गर्न पाएनौँ हामीले। 0556563332 र 0556563333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन इष्टमित्र छरछिमेकलाई आफ्ना सम्झनाहरू राख्न सक्नुहुनेछ। तपाईँ दिनभर व्यस्त भएर घर फर्किरहनु भएको छ, मोबाइलको सेटमा भए पनि खाना खाना लाग्दै हुनुहुन्छ, कोही कोही मित्रहरू पनि रेडियो अर्पणमा बस्ने कार्यक्रम अर्पण शुभ साँझ सुनेर हामीलाई साथ दिइरहनु भएको छ, कोही श्रोता मित्रहरू ओछ्यान मिलाउँदै भए पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ र सबै साथीहरू एकै ठाउँमा जम्मा भएर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ। जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ अहिले कार्यक्रम अर्पण शुभ साँझको बसाइमा हुनुहुन्छ, तपाईँलाई पनि कार्यक्रममा आउन मन लागेको छ र आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न मन लागेको छ भने 0556563332 र 0556563333 बाटो हामीले खुल्ला राखिसकेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट सोनम। कोराकबाट सोनम, हजुर। अनि सोनमजी, के छ तपाईँको नयाँ नौलो खबर? ए सबै ठिक छ दादा, सबै ठिक छ। अनि खाना भयो कि नाइ? भयो दादा, खाना खाइसक्नु भयो? हजुर। अनि के कसरी बित्यो तपाईँको दिन आज? ए पढ्ने लेख्ने त्यसरी बित्यो, पढ्ने लेख्ने अनि रेडियो सुन्ने अनि बस्ने, होइन? हजुर। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? हजुरको लागि धन्यवाद। हुन्छ सोनमजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला कोराकबाट सोनम तामाङ आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि सधैँ सम्झनाहरू राख्नुहुन्छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि दिपेन्द्र तामाङ। दिपेन्द्रजी, के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि भएको छैन, तपाईँहरूले चाहिँ हामीलाई कुर्नुहुन्छ, हाम्रो चाँडै हुने कुरै भएन नि त। आज हामी चाहिँ दिपेन्द्रजीहरूसँगै बसेर खाने भन्ने अलिकति जमर्को गरिरहेको छु। के छ दिपेन्द्रजी, म आउँछु नि फेरि, हुन्छ है, म कार्यक्रम सकिने लगतै तपाईँ घरमै आउँछु। हुन्छ दिपेन्द्रजी, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। अनि मेरो अङ्कल प्रमोद तामाङ मलेसिङ हुनुहुने, अनि इमान सिंह, अनि नारायण सिंह, अनि मेरो बुवा आमाको लागि, अनि अघि भर्खर आउनुहुने सोनाम, अनि मेरो साथीहरू तिलक, प्रवीण, अशोक, प्रजल, अनि प्रेम, अनि रमेश, अनि मेरो बहिनीहरू पार्वती, अनि सबिना, रविना, रजना, अनि रश्मी, अनि भाइ अतीत, अनि दोर्जे, सोनाम, अनि बुद्धिमाया चेपाङ, अनि आइदे सिंह चेपाङ, शान्तिमाया चेपाङ, अनि कुमार मोक्तान, अनि कविता तामाङ, अनि शान्ति मोक्तान, कुमार दिपेन्द्र तामाङ, अनि मलाई दिपेन्द्र भन्ने, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई दादा। हुन्छ दिपेन्द्रजी, कार्यक्रममा आउनुभयो, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना पनि राख्नुभयो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कुराकबाट दिपेन्द्र तामाङ आउनुभएको थियो, हामीलाई सधैँ सम्झनुहुन्छ, आफ्ना सम्झनाहरू पनि आफ्ना आफन्त इष्टमित्रहरूलाई सधैँ बाँड्नुहुन्छ। र 0556 63 332 बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला। अब भने एउटा भाका राख्ने बेला भएको छ, बद्री पङ्गिन अनि चन्दा अरियालको सुमधुर आवाजमा सजिएको लोक भाका मायाले झुक्यायो भने भाका अब क्रममा तपाईँको लागि। हान्न म त पिँडालु कोक्यायो कोक्यायो मैसो जलाई मायाले झुक्यायो बद्री पङ्गिनी अनि चन्दा आर्यालको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ 0556 63 332 र 0556 63 333 को बाटो भएर र कार्यक्रममा हामी मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँको दिनभरको थकानलाई थोरै भए पनि टाढै राख्ने कोसिस गरिराखेका छौँ। 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? यस्तो राम्रो गीत बजे नि जस्तो मेरो जीवनमा घटा त्यस्तै घटना घटे आइसो पावरफुल हो तपाईँको नाम चाहिँ अलिकति मैले तपाईँको आवाज चाहिँ अलिकति बुझ्न सकेँ, तपाईँको अलिकति फेरि एकचोटि नाम भनिदिनु पर्ने भयो। आकाश बर्सौला। आकाश बर्सौला कहाँबाट भन्नुभयो? भण्डाराबाट। भण्डाराबाट, अनि तपाईँको नयाँ नौलो खबर के छ? सब ठिक त होइन, म यो एफएम युनिटलाई यस्तो धन्यवाद दिन चाहन्छु कि मेरो जीवनमा त्यस्तो घटेको त्यस्तो त्यस्तो मजाले बजाइदिनु भयो, यस्तो पावरफुल भयो यार। थ्याङ्क यू। अनि के छ तपाईँको नयाँ नौलो खबर? ठिक छ दाइ, अब सिजन चलाएको छ, किसानको छोरो त्यही त हो, बारीतिर गयो, धान पनि काट्यो, त्यो ल्यायो, फन्क्यायो। तपाईँ र मेरो चाहिँ फर्स्ट टाइम कुराकानी हुँदैछ होइन? रेडियो अर्पण 104.5 MHz तपाईँलाई चाहिँ धेरै धेरै स्वागत छ। सुनेर त साथ दिनुहुन्छ होला नि? एकदम दाइ, त्यो एकदम भन्नै पर्दैन। अनि खाना भयो कि नाइ? खाना भएको छैन। हुन्छ, बारीबाट फर्किँदै पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ, त्यही भएर हामीलाई धेरै माया गर्नुहुन्छ। त्यही भएर तपाईँहरूले धेरै माया गर्ने भएर त तपाईँहरूकै लागि मिठा मिठा लोकदोहोरी भाकाहरू हामीले पृष्ठभूमिमा राख्छौँ त। आकाशजी हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? मसँग रिसाएर बसेको पहिलोचोटि त रिसाएर बसेको लेडिज साथी होइन, त्यसपछि अनि साइबिसिएसी क्याम्पस पढ्ने सम्पूर्ण साथीहरू, मेरो दाई बुवा भान्जा भान्जीहरू सबैलाई, तपाईँले साइबिसिएसी क्याम्पसमा आकाश बर्तल हुनु हो साथीहरूलाई। हुन्छ आकाशजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला भण्डाराबाट आकाश बर्सेला आउनुभएको थियो, आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार, के छ सबिनाजी तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाना भयो कि नाइ? हाम्रो पनि भएको छैन, हाम्रो पनि कार्यक्रम सकिने लगत्तै हुन्छ। अनि के कसरी बित्यो नि आजको दिन चाहिँ? एफएम सुन्ने बस्ने। हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ सबिनाजी, अहिले छुट्टिन्छ, नमस्कार। यति बेला तनहुँबाट सबिना आउनुभएको थियो, उहाँसँग पनि रमाइलो कुराकानी गरिसकेका छौँ। 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला। अब भने एउटा भाका राख्ने बेला भएको छ, पृष्ठभूमिमा रामजी खाँड अनि शान्ति सुनारको बरु धोका दिन हुँदैन, अबको क्रममा तपाईँको लागि। मत भन्छु ए हजुर, बरु धोका दिन हुँदैन, यो संसारै मायामा चल्या छ, हामीले माया लगाउन किन हुँदैन। कृष्णजीले गोपिनी छकाए छकाए, महादेवले पार्वती फकाए, बरु धोका दिन हुँदैन। हामीले माया लगाउन किन हुँदैन, म त भन्छु ए हजुर, बरु धोका दिन हुँदैन, यो संसारै मायामा चल्या छ, हामीले माया लगाउन किन हुँदैन। सबै भन्छु ए हजुर बरु धोका दिन हुँदैन यो संसारै मायामा चल्या छ हामीले माया लगाउन किन हुँदैन अचम्मैको मायाको खेलौनी खेलौनी नजान्ने पास जान्ने छ खेलौनी बरु धोका दिन हुँदैन म त भन्छु ए हजुर बरु धोका दिन हुँदैन यो संसारै मायामा चल्या छ हामीले माया लगाउन किन हुँदैन रामजी खाँड अनि शान्ति सुनारको सुदूर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोक दोहोरी भाका मार्फत आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना राख्न सक्नुहुनेछ 0556363332 र 0556363333 बाटो भएर कार्यक्रममा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने परिवार अनि मलाई चिन्ने नचिन्ने सबैलाई हुन्छ ईश्वरजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छु नमस्कार नमस्ते यति बेला कुराक साथबाट ईश्वर तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ त्यो दिनभरको व्यस्तताको थकानलाई थोरै भए पनि मिटाउने प्रयत्न गरिराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँ आफ्नो आफन्त इष्टमित्रदेखि टाढा हुनुहुन्छ तपाईँको आफन्त रिसाएको छ तपाईँसँग दुई चार दिन भयो नबोलेको भने सम्झना राख्न सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई यी 0556363332 र 0556363333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ र आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झन पनि सक्नुहुनेछ हामीले बजाउने लोकदोहोरी भाका मार्फत हामी हरेक दिन आउने गर्छौँ साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ 0556363332 र 0556363333 बाटो हामीले खुल्ला राखिसकेका छौँ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ र व्यस्तताको कारणले घर फर्किँदै हुनुहुन्छ र मोबाइलको सेटमा भए पनि हाम्रो रेडियो अर्पण 104.5 MHz सुनिरहनु भएको छ सबै साथीहरू जम्मा भएर पनि मोबाइलको सेटमा वा रेडियो सेटमा रेडियो अर्पण 104.5 MHz सुनिरहनु भएको छ खाना खाना लाग्दै भए पनि कार्यक्रम अर्पण शुभ साँझलाई चाहिँ टुटाउने मन लागेको छैन मिठा मिठा लोकदोहोरी भाकाहरू सुनेर भए पनि मनोरञ्जन तिनी तत्क्रममा बसिरहनु भएको छ भने जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ हामी मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा जुटिराखेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँको आफ्नै लोकसङ्गीतको सहयात्री दिवस मगर यति बेला टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हजुर नमस्कार नमस्कार हजुर टेलिफोन सम्पर्कमा कोही मित्र आउनुभएको थियो उहाँसँग सम्बन्ध विच्छेद भएको छ 0556363332 र 33 बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला अब भने रामजी खाँड अनि निशा पोखरेलको सुमधुर आवाजमा सजिएको लोक भाका पृष्ठभूमिमा राख्ने बेला भएको छ बेथा सरकै छ अबको क्रममा तपाईँको लागि भेट हुने बानी हो तिम्रै यादले यो मुटु खा खानी भो बेथा चर्कै छ, बेथा चर्कै छ, लुकी छिपी भेटु न आउनु भो मचारकै छ, भेटु हुने बानी भो तिम्रै यादले यो मुटु खानी भो बेथा चर्कै छ, बेथा चर्कै छ, लुकी छिपी भेटु न आउनु भो मचारकै छ, बेथा चर्कै छ, लुकी छिपी भेटु न आउनु भो मचारकै छ। चर्कै छ, लुकी छुपी भेट हुन आउने क्यो मजा अर्कै छ। रामजी खाँड अनि निशा पोखरेलको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, हामीले बजाउने लोक भाका मार्फत आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। एकदम ठिक छ सरुजी, पदमपुरबाट। अनि सरुजी के छ तपाईँको नयाँ नौलो खबर? अनि धेरै दिन भयो नि त तपाईँ त हराउनु भएको। ए अलिकति फोन चाहिँ लागेन तर पनि सुनेर चाहिँ साथ दिनुहुन्छ हामीलाई, अरूलाई पनि पालो दिनुपर्छ होइन। अनि के कसरी बितिरहेको छ नि दिनहरू? खाना भयो कि नै? पाक्दैछ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कस कसलाई सम्झिने? धन्यवाद। इच्छा कामना भनेको मुगलिन भन्दा अलिकति माथिको डाँडालाई भन्छ जस्तो लाग्छ मलाई चाहिँ। हुन्छ सरोजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छु, नमस्कार। यति बेला पदमपुरबाट सरो अधिकारी आउनु भएको थियो, आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराक साथ बाटे के भन्नुभयो रे? फुलमान तामाङ। अनि फुलमानजी तपाईँको के छ नयाँ नौलो खबर? अनि खाना खानुभयो कि भएन नि? हाम्रो भएको छैन, कार्यक्रम सकिने लगतै हुनेछ। अनि के कसरी बिताइरहनु भएको छ दिनहरू? हाम्रो पनि त्यही हो, तपाईँहरूसँगै बोल्ने, तपाईँहरूकै माया ममता, तपाईँहरूकै सम्झना लिने, त्यति त हो। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। अनि मेरो भीम दाईलाई, अनि ईश्वर भेनाजीलाई, अनि मेरो चिन्ना चिन्नाहरू सबैलाई। हुन्छ फुलमानजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले छुट्टिन्छु, नमस्कार। यति बेला कोराक साथबाट फुलमान तामाङ आउनुभएको थियो र आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। गइसक्नु भएको छ अनि तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै लागि तपाईँकै सम्झनाहरू लिँदा लिँदै आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा विदेशको जहाँ कहीँ जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र तपाईँको दिनभरको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गऱ्यौँ हामीले, मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर तपाईँको सम्झनाहरू पनि लियौँ हामीले। सकेसम्म फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि विशेष आभारी भन्दै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। Chabuli, asilo chamuhara, asilo chabodi, chabuli. छ्यापै मायालाई हान सुल्टिने न पनि देऊ भोलि अरे छ्यापै मायालाई हान सुल्टिने न पनि देऊ भोलि आयो छिके मैराउरी देखेना गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौँ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हातखुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हातखुट्टामा धेरै पसिना आउने, नौको समस्या, सोराइसिस, सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण, यौनरोग सम्बन्धी शीघ्र पतन, स्वप्न दोष, गोनोरिया, धातुरोग, भिरिङ्गी, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर दुई मेन रोड टाढी चौक चितवन, फोन 0556 63 341, एम्बुलेन्स 98455 64 222। मनोरञ्जन का लागि सुनो हजुर सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो र cin.org.np विश्वभर सुन्न सकिन्छ। संविधान सभामा राज्य पुनर्संरचनामाथिको प्रारम्भिक छलफल सकियो। सभासदहरूको फरक फरक धारणा असहमतिका विषय संवैधानिक तथा राजनीतिक संवाद समितिमा पठाइयो। सात प्रदेशको धारणा नेकपा एमालेले अगाडि सारेको छ। हामी सबैले एकमतबाट निर्णय गरे भने पनि नेपालमा जातीय प्रदेश बन्न सक्दैन। फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियारद्वारा विशेष अदालत विरुद्ध सर्वोच्चमा निवेदन दर्ता। एमालेको विधान संशोधन गर्न समिति गठन, नेतृत्व विवाद टुङ्गिने, अध्यक्ष खनालको दाबी। एमालेको पक्षमा लड्नु लाग्नु र त्यसका कार्यदिशा नीति र सिद्धान्तको आधारमा अगाडि बढ्नु नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्ताहरूको कर्तव्य हुन्छ। सिन्धुपाल्चोकलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने निर्णय। पाठेघर समस्याबाट पीडित बाँकेका महिलाहरू उपचारका लागि खुल्दै। पारिको श्रमसेविका हुनुहुन्थ्यो, त्यहाँबाट उहाँले जबरजस्ती जाम भनेर लग्नुभयो। र विश्वकप क्रिकेट लिग डिभिजन प्रतियोगिता युगाण्डामा हुने। सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN। भ्रष्टाचार र अनियमितता गर्ने विरुद्ध दिनदिनै मुद्दा दायर गरेर अख्तियारले भ्रष्टाचार विरोधी विशेष अभियान सुरु गरेपछि सबैतर्फबाट अख्तियारको प्रशंसा भइरहेको छ। तर दोषी ठहरिएकालाई कारवाही गर्नुको साटो थोरै रकम धरौटीमा लिएर मुक्त गर्ने काम विशेष अदालतले गर्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत विरुद्ध नै सर्वोच्चमा मुद्दा दायर गरेको छ। न्यायालयलाई भ्रष्टाचार मुक्त नबनाई अन्य क्षेत्रमा भ्रष्टाचार मुक्त गर्न गाह्रो हुने भएकाले अख्तियारको यो काम पनि प्रशंसनीय भएको छ। अब खबर राजेश सहनीबाट। संविधान सभा राज्य पुनर्संरचनाको विषयमाथिको प्रारम्भिक छलफल सकिएको छ। प्रमुख दलका शीर्ष नेताहरूसहित झण्डै 400 सभासदले यस विषयमा आफ्नो धारणा राखेका छन्। आजको बैठकमा आफ्नो धारणा राख्दै एमाले सभासद माधव कुमार नेपाल, खास गरेर भाषा र संस्कृतिको विशिष्ट किसिमको आफ्नो किसिमको पहिचान रहेको यी सबै कुरालाई ध्यानमा राखेर यसको समाधान गर्नका लागि हामीले नेपाल जस्तो मुलुकमा टिकाउ हुन सक्ने चल्न सक्ने हिसाबले हामीले सात प्रदेशको धारणा नेकपा एमालेले अगाडि सारेको छ। यो सात प्रदेशको भावना धारणाले नै वास्तवमा सिङ्गो मुलुकका सबै जात जातिको भावनालाई समुचित रूपमा समेट्न सक्दछ। अधिकांश सभासदहरूले जातीय आधारमा प्रदेश बन्न नहुने धारणा राखेका छन्। काङ्ग्रेस सभासद गगन थापाले मुलुकमा अब कुनै पनि हालतमा जातीय राज्य बन्न नसक्ने बताउनुभयो। एकछिनलाई मानौ, यो सिङ्गो संविधान सभाले एकमत भएर नेपालमा जातीय प्रदेशहरू निर्माण गर्ने भनेर निर्णय गर्यो भने पनि, हामी सबैले एकमत भएर निर्णय गर्यो भने पनि नेपालमा जातीय प्रदेश बन्न सक्दैन। किनकि जातीय प्रदेश बन्नका निम्ति हाम्रो जनसङ्ख्याको वितरण यसरी भएको छ कि कसैले चाहेर बन्दैन। संविधान सभाको आजको बैठकले राज्यको पुनर्संरचना तथा राज्य शक्ति बाँडफाँड समितिको प्रतिवेदनको सहमतिलाई मस्यौदा समितिमा पठाउने र असहमतिलाई विवाद समितिमा पठाउने प्रस्तावलाई संविधानको बहुमतले पारित गरेको छ। प्रदेशको संख्या र नामाङ्कन लगायतको विषयमा विशेष गरी प्रमुख दलहरूबीच आआफ्नो अडान कायम छ। अब राजनीतिक समितिमा चाहिँ दलहरूबीच कुरा मिल्ला त साथी लक्ष्मी बस्नेतले राजनीतिक संवाद समितिका सदस्य एवं एकीकृत माओवादीका सभासद शक्ति बस्नेतसँग कुराकानी गर्नुभएको छ। अहिले संवैधानिक अभिलेख अध्ययन तथा निर्णय समितिले संविधान सभामा सहमतिको रूपमा पारित भएका विषयहरूलाई सहमतिको रूपमा निर्दल गरेर पठाएको छ। कतिपय फेरि त्यो बाहेकको संवैधानिक समितिमा भएका सहमतिहरू छन्, संवैधानिक समितिले बनाएको उपसमितिमा बनाएका सहगरिएका सहमतिहरू छन्, यी अब सहमतिका विषयहरू छन्। त्यसलाई संवैधानिक राजनीतिक तथा सहमति समितिमा छलफल हुनेछन् र त्यसलाई सहमतिको रूपमा नै टुङ्गाउने काम हुन्छ। त्यस अतिरिक्त अहिले जे छलफलहरू भइराखेका छन्, छलफलले विगतको संविधान सभा विघटन पछि उत्पन्न भएको नकारात्मक परिस्थितिहरू र एउटा अन्यताको अवस्था थियो, त्यो अवस्थाबाट सबै राजनीतिक पार्टीहरू शिक्षा लिएका छन्। यस अर्थमा मलाई लाग्छ अहिले सबै राजनीतिक पार्टीहरू जिम्मेवारी पूर्ण ढङ्गले सोच्दैछन् र सहमतिको आधारमा विवादित विषयहरूको टुङ्गोमा पुग्नेछन् भन्ने मलाई लाग्छ। तपाईँहरूको धारणा चाहिँ के हो यो विषयमा? यो विषयमा त अघिल्लो पटकको संविधान सभाको राज्य पुनर्संरचना समिति थियो, राज्य पुनर्संरचना समितिले र राज्य शक्तिको बाँडफाँड समिति बनाएको थियो, त्यसले पहिचान र सामर्थ्यको आधारमा, पहिचानका पाँच आधारहरू, सामर्थ्यका चार आधारहरू भनेर राज्य पुनर्संरचनाको आधार तय गरेको छ। त्यो आधारभूत रूपमा सही छ, त्यो आधारमा नै छलफलहरू गर्नुपर्छ। अब संख्याहरूको विषयमा छलफल हुन सक्छ, तर मूल कुरा संहिताको आधार, राज्य पुनर्संरचनाको आधार यो बनाउनु पर्दछ, पहिचान र सामर्थ्यलाई भन्ने कुरा हो। र दोस्रो कुरा, यो विषयलाई सहमतिको आधारमा टुङ्गाउनु पर्दछ। अहिले कतिपय मान्छेहरू प्रक्रियाको आधारको कुरा गरिराखेका छन्, यो प्रक्रिया त लोकतान्त्रिक विधि हो भन्ने तर्क पनि गर्छन्। म प्रश्न गर्छु उहाँहरूलाई, अघिल्लो संविधान सभामा राज्य पुनर्संरचना तथा राज्य शक्ति बाँडफाँड समितिले गरेको निर्णय उहाँहरूले स्वीकार गर्नु भएन, उहाँहरू लागू गर्न तयार हुनु भएन। राज्य पुनर्संरचना आयोगले गरेको निर्णयहरू उहाँहरू लागू गर्न तयार हुनु भएन। अनि त्यो प्रक्रिया लागू गर्दा उहाँहरू अलोकतान्त्रिक हुनुहुन्थ्यो, अनि अहिले बडो लोकतान्त्रिक विधि हो प्रक्रिया भनेर उहाँहरूले एडभोकेसी गर्न, वकालत गर्न मिल्छ। त्यसकारण संविधान निर्माण भनेको बहुमत र अल्पमतको विषय बनाउने कुरा भन्दा सहमतिको आधारमा टुङ्गाउनु पर्ने आवश्यकता हुन्छ। मलाई लाग्छ राजनीतिक पार्टीहरू सबै गम्भीर भयो भनेपछि यो टुङ्गिनै नपर्ने कुरा पनि होइन, यो टुङ्गिन्थ्यो सहमतिको आधार। नेकपा एमाले केन्द्रीय कमिटी बैठकले महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदनलाई सुझावसहित अनुमोदन गरेको छ। बैठकमा विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको र प्राप्त सुझावलाई समावेश गरी विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष जलनाथ खनालको संयोजकत्वमा कार्यदल पनि गठन गरिएको छ। यसैबीच महाधिवेशनको सन्दर्भमा आज पार्टी कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले जति गुट र उपगुट भए पनि सबै एमाले भएकाले महाधिवेशन स्थलमा पुगेपछि सबै एकजुट हुने दावी गर्नुभयो। हामी सबै यो नेकपा एमालेका छौँ र म त्यो नेकपा एमालेको मान्छे हुँ, म नेकपा एमालेको पक्षमा छु। अहिले जति तपाईँले समूह अनेक देखिरहनु भएको छ, यी सब नेकपा एमाले हो। त्यस कारणले नेकपा एमालेको पक्षमा लड्नु, लाग्नु र त्यसका कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अगाडि बढ्नु नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्ताहरूको कर्तव्य हुन्छ। महाधिवेशन प्रतिनिधिको चयन आउने असार 7 गते देशैभरि एकै दिन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ। 200 सांगठित सदस्य बराबर एक प्रतिनिधि चयन गर्ने प्रस्ताव भएको छ। तर महिला, दलित, मजदुर र पिछडिएको क्षेत्रको हकमा 150 सदस्य बराबर एक प्रतिनिधिको व्यवस्था गरिने बताइएको छ। यसैबीच नेकपा एमालेका वरिष्ठ नेता एवं अध्यक्ष पदका प्रत्याशी माधव कुमार नेपालले आफूले नेतृत्वका लागि मरिहत्ते नगरेको बताउनु भएको छ। पोखरामा प्रेस चौतारीले आज गरेको पत्रकार सम्मेलनमा नेता नेपालले अध्यक्ष पदका अर्का प्रत्याशी केपी ओलीलाई राष्ट्रपति वा प्रधानमन्त्री पदमा जान हार्दिकताका साथ आग्रह गर्नुभयो। अस्ति उहाँ ब्याङ्कबाट फर्केपछि मैले उहाँले भने तपाईँको समग्र स्वास्थ्यको पक्षलाई हेर्दाखेरि तपाईँ या त प्रधानमन्त्री या राष्ट्रपति पार्टीको भारी बोझ भोग हुँदैन, ज्यानले पनि दिँदैन, तपाईँलाई डक्टरले पनि एडभाइस दिएका छन् र मेरो पनि तपाईँप्रतिको अत्यन्तै वास्तवमा शुभकामना के छ भन्दाखेरि तपाईँ लामो समयसम्म यो देशको मा तपाईँ रहनुहोस्, स्वास्थ्यको निम्ति हितकर छ र यो सबैको निम्ति मैले प्रस्तावै राखेँ। विशेष अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ। भ्रष्टाचारको अभियोग लागेका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वर श्रेष्ठ सहितका सातजनालाई विशेष अदालतले साधारण तारिखमा छाड्ने फैसला सुनाएपछि पुनरावलोकनको माग गर्दै अख्तियार सर्वोच्चसम्म पुगेको हो। सम्बन्धन र विषय अनुमति शुल्क बिना कलेजहरूसँग आवेदन लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले 4,28,00,000 रुपैयाँ बिगोदाबी सहित मुद्दा दर्ता गराएकोमा विशेष अदालतले उनीहरूलाई तारिखमा छाड्ने फैसला सुनाएको थियो। नेपालमा क्रियाशील विभिन्न सङ्घ संस्थामध्ये रेडियो सबैभन्दा विश्वासिलो र राजनीतिक दलहरू सबैभन्दा कम विश्वासिलो संस्थाको रूपमा रहेको एक सर्वेक्षणले देखाएको छ। चार महिना अघि अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आइडिए र इन्टर न्युजले गरेको नेपाल अवधारणा सर्वेक्षणले यस्तो नतिजा देखाएको हो। सर्वेक्षणमा सहभागीहरूमध्ये कसलाई धेरै विश्वास गर्नुहुन्छ भनेर 1-10 नम्बर दिन आग्रह गर्दै सोधिएको प्रश्नमा रेडियोले सबैभन्दा धेरै 6.4 औसतङ्क प्राप्त गरेको छ भने टेलिभिजन र नेपाली सेनाले 6.2 र राजनीतिक दलहरूले सबैभन्दा कम 4 औसत अङ्क प्राप्त गरेका छन्। अब खेलकुदको खबर। विश्व क्रिकेट लिग डिभिजन 3 प्रतियोगिता युगाण्डामा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले नेपाललाई आयोजकको जिम्मा दिन अस्वीकार गर्दै कार्तिक 7 हुने डिभिजन 3 प्रतियोगिता युगाण्डामा सञ्चालन गर्ने निर्णय गरेको हो। र आउँदो बिहिबारदेखि ब्राजिलमा सुरु हुन लागेको विश्वकप फुटबल प्रतियोगिता सडकमा बसेर हेर्न नपाउने गरी कडाई गरिने भएको छ। सडकमै ठूला डिस्प्ले र प्रोजेक्टर राखेर रा खेल हेर्दा दुर्घटनाको सम्भावना बढी हुने र झैझगडाको सम्भावना रहेको भन्दै ट्राफिक प्रहरी महाशाखाले यस्तो कार्य नगर्न निर्देशन दिएको छ। राजेश साहनी। उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व गर्नका लागि दलहरूबीच अझै हानथाप। मुख्य पोलिटिकल पोजिसनको हिसाबले कङ्ग्रेस र हाम्रो बिचमा विमति हो। संयन्त्रमा पनि उहाँले रहँदाखेरि त्यो त्यति सहज ढङ्गले अगाडि जाँदैन भन्ने हामीले लाग्यो। सीमा अपराध अन्त्य गर्न नवलपरासी प्रहरीद्वारा भन्सारमा सिसिटिभी जडान, बाँकीमा महिलाहरू पाठेघर समस्या बाहिर ल्याउँदै लगायतका खबर बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला। मत्स्य विकास केन्द्र भण्डारा चितवनको सन्देश। माछा पालनको लागि प्रचुर सम्भावना रहेको चितो लगायत आसपासका जिल्लाहरूमा पानीको सुविधा भएको हुँदा खाली जमिनमा पोखरी निर्माण गरी माछा पालन गरौँ, आय आर्जनमा वृद्धि गरौँ। चितवन लगायत आसपासका जिल्लाहरूमा माछा पालनका लागि विभिन्न प्रविधिहरू उपयुक्त देखिन्छ। माछा पालनबाट कयौं गुणा फाइदा लिनको लागि विभिन्न जातका भुराहरू मिलाई प्रति कट्ठा 500 भुरा पोखरीमा राख्ने गरौँ। प्राविधिकहरूको सल्लाह र नर्सरी पोखरीको व्यवस्था गरी बुढी औंला भन्दा ठुलो साइजका भुरा नर्सरी पोखरीबाट उत्पादन गरी पोखरीमा छान्ने गरौँ। माछालाई प्राकृतिक आहार उत्पादनको लागि पोखरीमा गोबर मल र रासायनिक मल आवश्यकता हुने हुँदा प्रति कट्ठा गोबर मल 10 केजी, डिएपी 500 ग्राम र युरिया 700 ग्राम 15-15 दिनको फरकमा राख्ने गरौँ। माछालाई छिटो बढाउन मलखातको अतिरिक्त दानाको आवश्यकता हुन्छ, त्यसैले स्थानीय स्तरकै ढुटो र पिना बराबर मात्रामा मिलाई माछाको तौलको 5-10% दाना दिने गरौँ। घाँस खाने ग्रास कार्प जातको माछालाई पोखरीको डिलमा पाराग्रास नेपियर जातको घाँस लगाई नियमित खुवाउने गरौँ। माछाको वृद्धि गर्मीयामा बढी हुने हुँदा फागुन चैत्र भित्र नै पोखरीमा भुरा राख्ने गरौँ। मत्स्य विकास केन्द्र भण्डारा चितवन, फोन 0656505085। रेडियो अर्पण 104.5 मेगाहर्ज। आज मंगलबार हरेक मंगलबार प्रस्तुत हुने जिल्ला विशेष खबरमा नवलपरासी जिल्लाको खबर सहित रेडियो मध्यबिन्दु नवलपरासीका सुभाष लामिछाने। धार्मिक ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले जिल्लाकै महत्त्वपूर्ण मानिने देवचुली पर्वत पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण भए पनि यसको पूर्वाधार विकास भने अझै हुन सकेको छैन। नवलपरासीको देवचुली पर्यटकीय स्थलको प्रशस्त सम्भावना बोके पनि यसको प्रचार प्रसार पूर्वाधार नहुँदा ओझेलमा परिरहेको छ। गुरुयोजना बनाएर यसको महत्त्वलाई प्रचार प्रसार गर्न नसक्दा ओझेलमा परेको देवचुली संरक्षण व्यवस्थापन समितिका अध्यक्ष पदमराज गिरीले बताउनुभयो। कावसोती र पिठौलीको सीमा क्षेत्रमा पर्ने मनकामना सामुदायिक वन र शान्ति मध्यवर्ती सामुदायिक वनको विवादका कारण उपभोक्ताहरू मारमा परेका छन्। विवादका कारण मनकामना सामुदायिक वन अझै दर्ता हुन नसकेकाले उपभोक्ताहरूले आवश्यक काठपात उपभोग गर्न नपाउँदा मारमा परेका हुन्। शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले तारबार गरेको भन्दा 700 मिटर पूर्व दमै खोल्सासम्म र सिधै छिछोडी खोला हुँदै कावसोती तल्लो एरिया कुसनेरी ढिकसम्म मनकामना सामुदायिक वन क्षेत्रभित्र पर्ने कावसोती बासीको दाबी छ। विद्युतको राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेको नवलपरासीको धौबादी एक धौबादीमा वायु अर्थात हावाबाट निकालिएको बिजुलीले गाउँ झलमल भएको छ। पहिले विद्युत नहुँदा मट्टी तेलबाट बालीले टुकीको भरमा रात काट्न बाध्य भएका यहाँका बासिन्दालाई वायु ऊर्जा अर्थात हावाबाट उत्पादन गरिने बिजुलीको उज्यालोमा बस्न पाएका त छन् नै, त्यसमाथि बिहानै उठेर काम गर्न समेत सजिलो भएको स्थानीय बासिन्दा होम बहादुर ठाडा मगरले बताउनुभयो। एसियाली विकास बैङ्कको आर्थिक तथा प्राविधिक सहयोगमा 2068 साल पुष महिनादेखि विद्युत उत्पादन सुरु भएको हो। नवलपरासीमा सञ्चालित स्वैच्छिक परामर्श तथा एचआईभी परीक्षण केन्द्र वा भिसिटी सेन्टरमा समलिङ्गी र तेस्रो लिङ्गीहरूले सेवा लिन आउने क्रम बढेको छ। 5 वर्ष अघि जिल्लामा समलिङ्गी वा तेस्रो लिङ्गी उनीहरूका परिवारको स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था निलहिरा समाजले यस्तो तथ्याङ्क बाहिर ल्याएको हो। नवलपरासी जिल्ला अस्पताल सहित 2 प्राथमिक स्वास्थ्य केन्द्र, परिवार नियोजन संघ, लुम्बिनी प्लस र सहभागी संस्थाहरूबाट सेवा निशुल्क पाउन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा जनस्वास्थ्य कार्यालयले विदेशबाट फर्केर आएपछि गर्भवती महिला, यौन कर्मी र क्षयरोग लागेका बिरामीहरूलाई एचआईभी परीक्षण गराउन परामर्श दिने नीति अपनाएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतोले जानकारी दिनुभयो। नवलपरासीमा ग्रामीण क्षेत्रका बालबालिका र महिलाहरूको स्वास्थ्यमा सुधार आएको छ। सहकर्मी शारदा झेडी मगरको रिपोर्ट। कार्यक्रम लागू भएपछि बालबालिका र गर्भवती महिलाको स्वास्थ्यमा क्रमिक सुधार आएको हो। ग्रामीण क्षेत्रमा जनचेतना बढ्दै गएपछि बालबालिका र महिलाको स्वास्थ्यमा पनि निकै सुधार आएको छ। 4 प्रकारके मासु मछली मनो हरियो सागपात कार्यक्रम लागू भएपछि बालबालिका आमाको स्वास्थ्य अवस्था कसरी स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा जानकारी भएको लाभान्वित समुदायको भनाइ छ। अरू पशुजन्यमा माछा मासु अन्डा दुध दही यो भइ पहिलो फलफुल उगैली यो कुल खाएको फेरि जब खाली तब आमाके स्वास्थ्य भी बढिया रही ऊ भी तब 4 महिना हुई तब से टिटी खोप लगाएको खे सुत्केरी भइलेके 42 दिन तक मन आइरन चक्की खाएको जैसे ओसे खुनके हमके बढाबेलाके जैसे ओकर आवश्यकता परेला विषमी आइरन चक्की खाइएला। संस्थाले गुठी पर्सौनीको मुसहर बस्तीमा चर्पी निर्माणका लागि आर्थिक सहयोग र बाल बालिकाहरूलाई शिक्षातर्फ उन्मुख गराउन आर्थिक समेत सहयोग गरेको छ। कार्यक्रमबाट आफ्नो बस्तीमा परिवर्तन आउँदा मुसहर समुदाय खुसी देखिएका छन्। मुसहर टोलमा त सहयोग मिलेबाट आफन्त नि समय से पैसा होइ त चन्जा गाउँबाट जग्गा त धेरै परिवर्तन हो गेल बा। बहुत से कम 1-2 घर बस बाकी होइत होइ न त मुसहर टोलमा त मैले जान्दै भएन आधा से ऊपर मुसहर टोलमा भी हो गेल परिवर्तन। बाल बालिकाहरूको पोषण, महिलाको स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा विशेष प्राथमिकतामा राखेर नवलपरासीको सबै गाविस र नगरपालिकामा कार्यक्रम सञ्चालन हुँदै आएको छ। कार्यक्रम लागू भएका स्थानमा कार्यक्रम प्रभावकारी भएको गाविसको भनाइ छ। गुठी सूर्यपुरा गाविस सचिव नवीन पन्थी। राष्ट्रिय अभियानको रूपमा ओडिएफ कार्यक्रममा छ छौँ र ओडिएफलाई सफल पार्नको लागि सुवा र बेस नेपालले धेरै सपोर्टिङ गरिरहेको छ। कार्यक्रमले नवलप्रासीको ग्रामीण क्षेत्रमा महिला र बालबालिकाको स्वास्थ्य स्थितिमा परिवर्तन ल्याएको छ। स्थानीय स्तरमा रहेका समुदायको जनचेतना जगाउन मद्दत पुग्ने यस्ता खालका कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्छ। शारदा झेडी मगर। नवलप्रासीमा अपराध नियन्त्रण र सीमा सुरक्षा कडा पार्न प्रहरीले भन्सारमा सीसीटीभी जडान गरेर विशेष निगरानी बढाएको छ। सीमावर्ती क्षेत्रबाट हुने तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरीले छोटी भन्सार, महेशपुर, वाल्मीकि नगर र गैंडाकोटमा सीसीटीभी जडान गरेर गस्ती बढाएको छ। नवलप्रासीका प्रहरी प्रमुख विष्णुहरि गौतमले सीमाबाट हुने तस्करी नियन्त्रणका लागि सीसीटीभी जडान गरेर सादा पोसाकका प्रहरी परिचालन गरेका कारण अवैध तस्करी नियन्त्रण गरेर राजस्व बढेको जानकारी दिनुभयो। उहाँले एक वर्षको अवधिमा बरामद गरिएको अवैध कपडा, रासायनिक मल, हार्डवेयरका सामान, विद्युतीय सामान, गुड्का, पोकार जस्ता वस्तुहरूबाट 1,65,00,000 राजस्व संकलन भएको पनि जानकारी दिनुभयो। साझा खबरको जिल्ला विशेष खबर अन्तर्गत नवलप्रासीको खबर सहित सुभाष लामिछाने, सिआइएन रेडियो मध्यबिन्दु एफएम नवलप्रासी। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक संयन्त्रको संयोजक एकीकृत नेकपा माओवादीलाई दिनुपर्ने बताउनु भएको छ। एकीकृत नेकपा माओवादीको कार्यकर्ता प्रशिक्षणमाका लागि बाँकेको कोहलपुर पुग्नुभएका प्रचण्डले आज नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भोलि सदन खुल्ने सम्भावना रहेको बताउनु भएको भेरी आवाज एफएम नेपालगञ्जले खबर पठाएको छ। काठमाडौँ उपत्यकाको धार्मिक र पर्यटकीय महत्त्व बोकेको क्षेत्र गोदावरीको विकासका लागि गठन गरिएको फुलचोकी एकीकृत विकास आयोजना समितिले आज प्रधानमन्त्री, वन मन्त्री र पर्यटन मन्त्रीलाई छुट्टा छुट्टै ज्ञापनपत्र बुझाएको छ। समितिले ज्ञापनपत्र मार्फत फुलचोकी एकीकृत विकास आयोजनालाई प्राथमिकताका साथ राष्ट्रिय योजनाका रूपमा राखी बजेट छुट्याउनु पर्ने माग गरेको इसिआरएफएमले खबर पठाएको छ। साझा खबरमा अब पाठेघर खस्ने समस्या र महिलाको पीडा। बाँकेका महिलाहरू पाठेघर खस्ने समस्याबाट पीडित भएका छन्। आफ्नो समस्या खोल्दा घर परिवार तथा समाजबाट अपहेलित हुने हो कि भन्ने डरले कैयौँ महिलाहरू वर्षौँदेखि पीडित बन्दै आएका छन्। तर पछिल्लो समयमा भने महिलाहरूले आफ्नो समस्या बाहिर ल्याउन थालेका छन्। नेपालगञ्ज स्थित रेडियो कृष्णसार एफएमका प्रिया स्मृति ढकालको रिपोर्ट। बाँके शमशेरगञ्ज साथ हलदारपुरकी हरिकला परियार चार वर्षदेखि पाठेघर अर्थात् आङ खस्ने समस्याबाट पीडित परियारलाई अहिले हिडुल गर्न मात्र समस्या भएको छैन, दुखाइको पीडाले रात दिन सताइरहेको छ। यसैले हो कि अरू रोगको लागि भन्छु म, फेरि रातभरि निन्द्र लाग्दैन, रातभरि रोएर बस्छु म, मलाई हेप छ नै जस्तो लाग्यो। शमशेरगञ्जकै हरिकला बिक पनि 26 वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित भएको बताउनुहुन्छ। गाह्रो हुन्छ नि किन नहुने, अब दाउरा पानी हर चिज गर्दाखेरि गाह्रै त हुन्छ। घर परिवार तथा समाजको डर र लाजले वर्षौंसम्म समस्या लुकाएर बस्नुभएका परियार र बिक अहिले भने समस्या लुकाउन नहुने रहेछ भन्नुहुन्छ। ढिलै भए पनि श्रीमान र स्वास्थ्य कर्मीलाई जानकारी गराएपछि उहाँहरूले उपचार पाउनु भएको छ। गाउँले मलाई सहयोग गरे, पैसा उठाए, कहीँ जान्न नयाँ अस्पताल जाऊ भने म जान्न, पैसा छैन, आफ्नो गरिब त यो हालत छ, बच्चाहरू त्यस्तो छ, जान्न भने पारीको स्वयंसेविका हुनुहुन्थ्यो, त्यहाँ उहाँले जबरजस्ती जाम भनेर लग्नु भयो। सानै उमेर तथा कम समयको फरकमा धेरै बच्चा जन्माउने गर्दा पाठेघर खस्ने समस्या निम्ति नै मुख्य कारण हो। साथै गर्भवती र सुत्केरी भएका बेला कडा काम गर्नाले पनि महिलाहरूमा पाठेघर खस्ने समस्या आउँछ। त्यसो भए पाठेघर खस्ने समस्यालाई कसरी कम गर्न सकिन्छ त? नेपालगञ्ज मेडिकल कलेजका प्रसूति रोग विशेषज्ञ डाक्टर उपेन्द्र पण्डित। सन्तान जन्माउनु छ भने पनि कम फरकमा 5 वर्षकै बिचमा सन्तान नजन्माउने, एउटा सन्तान जन्मिएपछि अर्को सन्तान बनाउनलाई कमसेकम पनि 5 वर्षको फरक भयो भनेदेखि त्यो समस्या आउँदैन। सुत्केरी हुँदाखेरि राम्रो स्याहार सुसार र पौष्टिक पदार्थ खायो भनेदेखि रोक्न सकिन्छ। महिलाहरूमा यौन तथा प्रजनन समस्याहरू पुरुषको तुलनामा बढी हुन्छन्, तर उनीहरू लाज र डरकै कारण वा थाहा नपाएर त्यस्ता समस्या बाहिर ल्याउन सक्दैनन्। त्यसैले आफ्नो शरीरको रोग आफूलाई बढी थाहा हुने भएकाले समस्या लुकाएर होइन देखाएर उपचार गराउनेतर्फ महिलाहरू लाग्नुपर्ने स्वास्थ्य कर्मीहरू बताउँछन्। साथै घर परिवार र राज्यले पनि महिलाहरूको स्वास्थ्य उपचारका लागि गम्भीर हुन जरुरी छ। प्रिया स्मृति ढकाल,

अब विस्तारमा संविधान सभाको आजको बैठकमा संविधान अभिलेख तथा निर्कुल समितिको तत्कालीन राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक प्रतिवेदनमाथिको छलफल सकिएको छ। पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदन र त्यससँग सम्बन्धित पूरक प्रतिवेदनमाथिको छलफल आज सकिएको हो। गत जेठ 15 गतेदेखि प्रारम्भ भएको प्रतिवेदनमाथिको छलफलमा 387 जना सभासदहरूले धारणा राखेका थिए। छलफलमा उठेका प्रश्नको जवाब दिँदै समितिका सभापति विष्णु पौडेलले राज्यको पुनर्संरचनाको विषयमा राजनीतिक दलहरूबीचमा कुरा नमिल्दा अघिल्लो संविधान सभा अल्प अकल्पनीय रूपमा विघटन भएको बताउनुभयो। उहाँले पहिचान र सामर्थ्यको विषयमा दलहरूबीचमा कुरा मिलेको बताउँदै विविधतामा एकता नेपाली समाजको विशेषता भएको विचार व्यक्त गर्नुभयो। बैठकले प्रतिवेदनलाई संविधानको प्रारम्भिक मस्यौदाका लागि संविधान मस्यौदा समिति तथा संवैधानिक राजनीतिक समाज तथा सहमति समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बहुमतले पास गरेको हो। छलफलमा नेकपा एमालेका माधव कुमार नेपालले पहिचानका 5 र सामर्थ्यका 4 महत्वपूर्ण